अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयगाहसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। अवरुद्ध संसद आज सुचारू हुने भएको छ। प्रमुख तीन दलका शीर्ष नेताहरू बीच हिजो बेलुका भएको सहमतिलाई आज अहिले केही बेरपछि संविधान सभा भवन नयाँ बानेश्वरमा बस्ने प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले अन्तिम रूप दिएपछि अवरुद्ध संसद सुचारू हुनेछ। उच्च स्तरीय राजनैतिक समिति बनाउने संविधान सभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि संसदीय समिति बनाउने रकमान्तरका बारेमा अर्थमन्त्रीले सदनमा जवाब दिने अनियमित तरिकाले वितरण गरिएको रकमको बारेमा छानबिन गर्न समिति बनाउने लगायतका विषयमा दलहरू सहमति नजिक पुगेका छन्। प्री बजेट छलफलका लागि बोलाइएको संसद अधिवेशन लगातार विपक्षी दलले अवरुद्ध गरेपछि सुचारूका लागि प्रयास गरिएको कंग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो। व्यवस्थापिका संसदको बैठक बेलुका 5 बजे बोलाइएको छ। उप प्रधानमन्त्री प्रकाश मानसिंहले संसद बैठक अवरुद्ध नगर्न एकीकृत माओवादीलाई आग्रह गर्नुभएको छ। प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उप प्रधानमन्त्री सिंहले संसद अवरुद्ध हुँदा नयाँ बजेट प्रभावित हुने बताउनुभयो। उहाँले चालु अवस्थामा रहेका विकास निर्माणका केही आयोजना पूरा गर्न मात्रै रकमान्तर गरिएको बताउँदै रकमान्तरका विषयमा केही दलहरूले अनावश्यक विवाद झिकेको दावी गर्नुभयो। उप प्रधानमन्त्री सिंहले उच्च राजनैतिक संयन्त्र गठन गर्ने विषयमा सहमति भइसकेको भए पनि नेतृत्वको टुङ्गो लाग्न बाँकी रहेको जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री बहादुर थापाले आज पदबाट राजीनामा दिनुहुने भएको छ। आज बस्ने केन्द्रीय समितिको बैठकमा थापाले अध्यक्ष पदबाट राजीनामा दिन लाग्नु भएको हो। थापाको राजीनामापछि पूर्व अध्यक्ष पशुपति शमशेर राणालाई अध्यक्ष बनाइने जनाइएको छ। पार्टी नेतृत्वप्रति असन्तुष्टि रहेका नेता लोकेन्द्र बहादुर चन्दले पार्टी कब्जा गरी आफू अध्यक्ष भएको घोषणा गरेपछि रुष्ट बनेका थापाले केन्द्रीय समिति बैठकमा राणालाई अध्यक्ष बनाउने प्रस्ताव गर्ने बताइएको छ। आजकै बैठकमा आफैलाई अध्यक्ष घोषणा गर्ने चन्दलाई भने कारवाही गर्ने बारे छलफल हुने बताइएको छ। उता चन्द समूहले भने असार 2 गते केन्द्रीय समितिको बैठक बोलाएको छ। सशस्त्र प्रहरीले 5 जना भारतीय नागरिकलाई इटालियन पिस्तोल सहित विराटनगर भन्सा क्षेत्रबाट पक्राउ गरेको छ। पक्राउ परेमा भारतको बिहार पुरियातका रञ्जित चौधरी, सञ्जय राय, शान्तिपुर महतो पटनाका विवेक सिंह र आशिष गुप्ता रहेका छन्। हतियारसहित नेपाल प्रवेश गरेका उनीहरूलाई रानी भीमा नाकाको 2 नम्बर धारबाट हिजो राति पक्राउ गरिएको हो। सशस्त्र प्रहरीका वलदार राजेश्वर थापा नेतृत्वको टोलीले चेक जाँच गर्ने क्रममा उनीहरूलाई पक्रेको हो। पूर्व सेना प्रमुख अब्दुल फतह अल सिसीले इजिप्टको राष्ट्रपतिका रूपमा शपथ लिनेछन्। गत मे महिनामा भएको राष्ट्रपति निर्वाचनमा सिसीले चुनाव जितेका थिए। गत वर्षको जुलाई महिनामा त्यहाँका जननिर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्त गरी सेनाले अन्तरिम सरकार गठन गरेको थियो। अन्तरिम कालमै सेनाले राष्ट्रपति निर्वाचन सम्पन्न गराई सेना प्रमुख नै राष्ट्रपतिका रूपमा निर्वाचित भएका हुन्। नयाँ राष्ट्रपति अल सिसीले संवैधानिक अदालतका मुख्य न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बताइएको छ। उनको शपथ ग्रहण समारोहका लागि राजधानी कायरो आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो। इजिप्टको अन्तरिम सरकारले चुनाव सम्पन्न गराई पदभार ग्रहण गरे पनि संक्रमण अन्त्यका लागि भने धेरै नै अभ्यास गर्नुपर्ने आवश्यकता रहेको विश्लेषण गरिएको छ। र सन् 2022 कतारमा आयोजना हुने विश्वकप फुटबल फेरि विवादमा तानिएको छ। कतारलाई आयोजक बनाउन फिफाका पदाधिकारीले घुस खाएको आरोप लागेपछि विवादमा तानिएको हो। फिफा विश्वकप फुटबलको प्रायोजक मध्ये सोनीले घुस लिएको विषयमा छानबिन गर्न माग गरेको छ। द सन्डे टाइम्सका अनुसार सोनीले कतारलाई आयोजक बनाउने विषयमा फेरि मतदान हुनुपर्ने माग गरेको हो। हवस् त, दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भई, नमस्कार। यस अर्पण खबरको साथमा